भेट्न पाए उनलाई लाउन ईश्वर भेटाइदेऊ। साझामा राखेको छु मुटुको माझामा एक हो रोकातिहरू जुलाई मर्ने बेला हेर्न पाए लामो सास फेर्न पाए सुखैसँग जान्थ्यो सास भेट्न पाए उनलाई अधेरी साझामा राखेको छु मुटुको माझामा एक हो रोकातिहरो जुलाई मर्ने बेला हेर्न पाए लामो सास फेर्न पाए सुखैसँग जान्थ्यो सास भेट्न पाए उनलाई मर्ने बेला हेर्न पाए लामो सास फेर्न पाए सुखैसँग जान्थ्यो सास भेट्न पाए उनलाई ¡Suscríbete al canal! सुखै सँग जान्थ्यो सास भेट्न पाए उनलाई।